पप संगीतको खुड्किलोमा कुन कुन गीत भिड्दैछन्, कुन कुन गीत उकालोमा अनि कुन कुन गीत ओरालोमा हिँड्दैछन्, सम्पूर्ण जानकारी रेडियो अर्पण 107.5 मेगाहर्जको कार्यक्रम टप अफ द पपमा साताको आइतबार दिउँसो 3 बजेको नेपालवाणी समाचार पछि टप अफ द पप। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम टप अफ द पप। नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम टप अफ द पपमा। कार्यक्रम टप अफ द पपमा उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल। रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np एकैसाथ आउने गर्दछ। हरेक आइतबार दिउँसो 3 बजेको नेपालवाणी समाचारपछि लगभग 4 बजीसम्म प्रोग्राम टप अफ द पप। टप अफ द पपमा मार्केटमा आएका नयाँ नेपाली सङ्घहरूलाई ऱ्याङ्किङ गर्ने गर्दछ, बजारमा आएका उत्कृष्ट टप 10 नेपाली पप गीतहरू प्लेआउट गर्ने गर्दछौँ प्रोग्राम टप अफ द पपमा। आज पनि कुन सङ्घले न्यू इन्ट्री पाएको छ अनि कुन सङ्घ काउन्टडाउनबाट आउट भएको छ सोको जानकारी पाउनुको लागि तपाईँ मसँग कार्यक्रम अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ। आज मसँग उत्कृष्ट 10 नेपाली पप सङ्घहरू छ। सुरुवातमा राख्छु नम्बर 10 रहेको सङ्घ राज तमाङ अनि मनिषा पोखरेलको भोकलमा रहेको, जसमा राज तमाङ को म्युजिक अनि लिरिक्स सञ्जय हमालको एरेन्ज रहेको एल्बम बेस्ट अफ राजबाट लिएको न्यू इन्ट्री सङ झ्याप्पा रोकिए। नम्बर 10 भोलि पनि यही भेटौँ आजलाई भन्दो के हो न, भोलि पनि यही भेटौँ आजलाई भन्दो के हो न। ओके झ्याप्पा रोके राज तमाङ एन्ड मनिषा पोखरेलको भोकलमा रहेको न्यू इन्ट्री सङ तपाईँको माझमा प्ले आउट गरेँ। आज नम्बर 10 न्यू इन्ट्री पाएको यो सङ कति माथिसम्म जान सक्छ त्यो पछिका दिनहरूले बताउँछ भने अब नम्बर 9 रहेको सङ प्ले आउट गर्नुपर्ने हुन्छ। आज नम्बर 9 रहेको छ न्यू इन्ट्री सङ नै रहेको छ यो पनि। कुन कुन सङ आउट भएको छ केही बेर पछि भन्छु। यति बेला भने नम्बर 9 रहेको फराज अर्पण अनि इन्दिरा जोशीको भोकलमा रहेको सङ महसुस गर, म्युजिक लिरिक्स फराज अर्पणको रहेको छ भने टप अफ द पपको नम्बर 9 रहेको छ। अबको क्रममा महसुस गर नम्बर 9। छाती मेरो बोल्दैछ छाती मेरो बोल्दै छ तर तिमी भने बुझ्दैनौ फराज अर्पण इन्दिरा जोशीको वोकलमा रहेको सङ्ग महसुस गर टपको नम्बर 9 आएको छ। अब नम्बर 8 तर्फ पनि लाग्नुपर्ने हुन्छ। आज नम्बर 8 मा रहेको छ उत्सव नेपालको वोकलमा रहेको सङ्ग औदी माया, जसमा लिरिक्स रहेको छ अनिल स्थापितको, म्युजिक कल्याण सिंहको रहेको छ भने गोपाल रसाईले एरेन्ज गर्नुभएको यो सङ्ग लास्ट विक नम्बर 7 पोजिसनमा थियो। आज वान स्टेप डाउन हुँदै नम्बर 8 मा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर 8 मा रहेको सङ्ग औदी माया नम्बर 8। औदी माया गरे कि मैले त्यसैले कदर गरिनौ तिमीले जितेको बाजी हारिरहे थाहै पाएनौ तिमी औदी माया गरे कि मैले त्यसैले कदर गरिनौ तिमीले जितेको बाजी हारिरहे थाहै पाएनौ तिमी ओके उत्सव नेपालको औदी माया टप अफ द पपको नम्बर 8 मा रहेको छ भने अब नम्बर 7 तर्फ लाग्छु। आज नम्बर 7 मा रहेको छ तृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्ग खनी हो याम, जसलाई अडियो रिभेल क्रिएसनले मार्केटमा लिएर आएको छ। लास्ट विक नम्बर 4 पोजिसनमा थियो, आज 3 स्टेप डाउन हुँदै नम्बर 7 मा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर 7 मा रहेको सङ्ग खनी हो याम नम्बर 7। निधारमा डोको ठाइमा हाँसोली म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे खानी हो यामु ए कान्छा खानी हो यामु ए खानी हो यामु ए कान्छा खानी हो यामु ओके तृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्ग खनी हो याम नम्बर 7 थियो, तपाईँको माझमा प्ले आउट गरिसकेको छु भने। अब आज कुन कुन सङ्ग काउन्टडाउनबाट आउट भएको छ, टप अफ द पपबाट आउट भएको छ, सोको जानकारी पनि दिइहाल्छु। प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको सङ्ग वे नेता आउट भएको छ, त्यस्तै गरी राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ्ग यो सम्बन्ध पनि आउट भएको छ। वेल फ्रेन्ड, तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np प्रस्तुत भइरहेको प्रोग्राम टप अफ दि पप सुन्दै हुनुहुन्छ। अब भने नम्बर 6 रहेको सङ प्ले आउट गर्छु, यसपछि हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ। आज नम्बर 6 रहेको छ मायामा घाट, भोकल म्युजिक एरेन्ज विनय केटुको रहेको छ भने कौशिला अधिकारीको लिरिक्स रहेको यो सङ एल्बम आरओई म्युजिक 102 समावेश गरिएको छ, जुन सङ लास्ट विक नम्बर 8 पोजिसनमा थियो, आज 2 स्टेप अप हुँदै नम्बर 6 आएको छ। अबको क्रममा टप अफ दि पपको नम्बर 6 रहेको सङ मायामा घाट, यसपछि सर्ट कमर्सियल ब्रेक, रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै गर्नुहोला। नम्बर 6 अनि सम्झनामा आउँदिन म, मायामा घात गर्यो फेरि माया लाउँदिन म, झुटा तिम्रो बाचक सम् अनि सम्झनामा आउँदिन म, मुटु दिन सक्छु बरु माया दिन सक्दिन म, तिमीले मेरो भने पनि तिम्रो हुन सक्दिन म, हाँसी हाँसी आँसु पिउने बानी परिसक्यो, सुख पाउने जिन्दगीको आशै मरिसक्यो, हाँसी हाँसी आँसु पिउने बानी परिसक्यो, सुख पाउने जिन्दगीको आशै मरिसक्यो, मुटु दिन सक्छु बरु माया दिन सक्दिन म, तिमीले मेरो भने पनि सदिन म, देव मलाई तिम्रै शरण भए पुग्छ जुनी भरिलाई, उनीकै भलो गर दैव दुःख देव मलाई, तिम्रै शरण भए पुग्छ जुनी भरिलाई, मुटु दिन सक्छु बरु माया दिन सक्दिन म, तिमीले मेरो भने पनि तिम्रो हुन सक्दिन म, मायामा घात गर्यो फेरि माया लाउँदिन म, झुटा तिम्रो बाचक सम् अनि सम्झनामा आउँदिन म, रेडियो अर्पण

ओके फुडीमाको चन्द्रमालाई टु नम्बर फाइभमा रहेको छ भने अब नम्बर फोरमा जान्छु। आज नम्बर फोरमा रहेको छ मिलन अमात्यको भोकलमा रहेको सङ्घ आवाज देऊ। एकेन्द्र मणि दाहालको लिरिक्स रहेको छ भने कमल खत्रीले कम्पोज गर्नुभएको यो सङ्घमा विजेश्वर तन्दुकारको एरेन्ज रहेको छ। एल्बम शब्द मणिबाट लिएको यो सङ्घ लास्ट विक नम्बर सिक्स पोजिसनमा थियो, टु स्टेप अप हुँदै नम्बर फोरमा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर फोरमा रहेको सङ्घ आवाज देऊ नम्बर फोर। मात्यको आवाज देऊ नम्बर फोरमा। अब कुरा गरौँ नम्बर थ्रीको। आज नम्बर थ्रीमा रहेको छ कर्म लामाको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्घ मुस्कान। लास्ट विक नम्बर फाइभ पोजिसनमा थियो, आज टु स्टेप अप हुँदै नम्बर थ्रीमा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर थ्रीमा रहेको सङ्घ मुस्कान नम्बर थ्री। नम्बर थ्रीमा रहेको सङ्घ कर्म लामाको मुस्कान। यसपछि भने जानुपर्ने हुन्छ नम्बर टूतर्फ। आज नम्बर टूमा रहेको छ सरिता प्रजापति फिट बाई ऱ्यापर राजीव सिंहको सङ्घ हेर्दा हेर्दै, अर्जुन तिवारीको लिरिक्स हेर्दा हेर्दै एल्बमबाट लिएको यो सङ्घ। किरण तुलाधारले एरेन्ज गर्नुभएको छ भने विक्रम थापाको म्युजिकमा रहेको यो सङ्घ लास्ट विक पनि नम्बर टू पोजिसनमै थियो, आज पनि टु नम्बरमै रहेको छ भने अबको क्रममा टप अफ द पपको नम्बर टूमा रहेको सङ्घ herda herdai number 2 herda herdai herda herdai herda herdai ho ho herda herdai herda herdai herda herdai herda herdai ho ho herda herdai herda herdai chawani ne chhoye cha utha ओके हेर्दा हेर्दै नम्बर टूमा रहेको थियो, ब्याकग्राउन्डमा पनि बजिरहेको छ र अझै केही बेर ब्याकग्राउन्डमा बज्छ किनभने प्रोग्राम टप अफ द पपको हामी लास्ट लास्टमा आएका छौँ। त्यसैले हामी रिक्यापतर्फ लाग्छौँ। आज दुईवटा सङ्घले न्यु इन्ट्री पाएको छ भने दुईवटा सङ्घ वे नेता र यो सम्बन्ध आउट भएको छ। प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको सङ्घ वे नेता, सँगसँगै राजन तिम्रिचनाको भोकल अनि म्युजिकमा रहेको सङ्घ यो सम्बन्ध आउट भएको छ भने नम्बर टेनमा रहेको थियो राज तमाङ अनि मनिषा पोखरेलको भोकलमा रहेको सङ्घ झ्याप्प रोकिए। त्यस्तै गरी नम्बर नाइनमा महसुस गर फराज अर्पण अनि इन्दिरा जोशीको भोकलमा रहेको सङ महसुस गर, नम्बर 8 उत्सव नेपालको औधी माया, त्यस्तै गरी नम्बर 7 तृष्णा गुरुङको खानी हो यामो, नम्बर 6 विनय केटुको मायामा घात, त्यस्तै गरी नम्बर 5 लोकेश गुरुङको पूर्णिमाको चन्द्रमालाई पाठ्यो, आवाज देव मिलन अमात्यको नम्बर 4 रहेको थियो भने मुस्कान कर्मा लामाको नम्बर 3 नम्बर 2 थाहा भइरहेको छ तपाईँलाई, ब्याकग्राउन्डमा पनि बजिरहेको छ, सरिता प्रजापति एन्ड ऱ्यापर राजीव सिंहको भोकलमा रहेको सङ हेर्दा हेर्दै नम्बर 2 रहेको छ। अब भने प्रोग्रामको अन्त्यमा तपाईँको लागि नम्बर 1 रहेको सङ प्ले आउट गर्नुपर्ने बेला भइसकेको छ, तपाईँको वेट गरेको टाइम इन भइसकेको छ, र यो सँगसँगै आजको प्रोग्रामबाट टाटा बाबे गर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np टप अफ दि पपलाई सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेलप्रति पनि स्पेसल थ्याङ्क यू भेरी मच भन्दै रेडियो अर्पण 104.5 मेगाहर्ज प्रेजेन्स प्रोग्राम टप अफ दि पपको नम्बर 1 रहेको सङ कमलमान सिंहको भोकल अनि म्युजिक लिरिक्समा रहेको सङ डाँडा पारी चुचुरी हिमाल जुन सङ मा मोहित मुनालले एरेन्ज गर्नुभएको छ भने लास्ट विक पनि नम्बर 1 पोजिसनमै थियो, आज पनि नम्बर 1 रहेको छ। यो सङ तपाईँको माझमा प्ले आउट गर्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ हलो इज लभ नेपाली म्युजिक भन्दै छुट्टिन्छु। हवस् त नमस्ते, हेभ अ ग्रेट टाइम। एन्ड नम्बर 1 मन कता झुल्यो हे माया, मन हो यो दुख छ लाखो माया। अब तपाई हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा।